قدموں کو ان رشتے ناتوں کو میں نہ بھولوں گا میں نہ بھولوں گا ان رسموں کو ان قسموں کو ان رشتے ناتوں کو میں نہ بھولوں समय की धारा में उम्र बह जानी है जो घड़ी जिएंगे वो जो घड़ी जिएंगे वही रह जानी है बन जाऊं सांस आखिरी मैं बन जाऊं सांस आखिरी तू जीवन बन जा ढली